लगानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। सबैको आवाज हटाउने नेपाल चौतारीमा आज हामी सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग कुराकानी गर्दैछौँ। निजामती कर्मचारीले विदेशमा बसोबास गर्ने अनुमति लिन नपाउने, गैर सरकारी संस्थाका लागि काम गर्न नपाउने लगायतका व्यवस्थाका बारेमा उहाँले राखेका अभिव्यक्तिहरू अहिले बहसमा छन्। नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार, प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ। नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 मा फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। निजामती कर्मचारी, उनीहरूका श्रीमान वा श्रीमतीले पिआर ग्रिन कार्ड लिन नपाउने गरी कानून बनाउन मन्त्री परिषदको विधेयक समितिले सरकारलाई हिजो सिफारिस गरेको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पिआर ग्रिन कार्ड लिएका निजामती कर्मचारीलाई पदबाट बर्खास्त गर्ने, अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा कटाउने, निजामती कर्मचारीका श्रीमान वा श्रीमतीले समेत ग्रिन कार्ड पिआर लिन नपाउने भन्दै यसका लागि कार्यवाही थाल्ने बताउँदै आउनुभएको थियो। निजामती कर्मचारीलाई राष्ट्र सेवक भनिन्छ। उनीहरूले सेवामा प्रवेश गरेदेखि तन मन वचनले देशको सेवा गर्ने प्रतिबद्धता गरेका हुन्छन्। देशको सेवा गर्ने वचन दिएका निजामती कर्मचारीले नै विदेशमा बसोबासका लागि लिने ग्रिन कार्ड पिआरलाई कस्तो कारवाही होला? अहिले विदेशी नागरिकता सम्बन्धी प्रश्न ऐन छैन, यस्तो बेला ऐन नबनाई थालिएको अभियान के पुरा होला? के कर्मचारी प्रशासनभित्रको समस्याको चुरो भनेको डिभी ग्रिन कार्ड पाउने अवस्था कसरी बनाउन सकिएला? आज हामी यिनै प्रश्नको सेरोफेरोमा छलफल गर्दैछौँ। 1660013457 तपाईँको पैसा फोन नलाग्ने फोन नम्बर हो, तपाईँ हामीलाई फोन गर्न सक्नुहुन्छ। त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ। नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई 5500 एसएमएस गरिदिनुहोस्। आफ्नो नाम र ठेगाना पनि लेख्नुहोला एसएमएस गर्दाखेरि। हामीसँग स्टुडियोमा पाउनु हुनुहुन्छ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित। मन्त्रीज्यू, नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। धन्यवाद। सामान्य प्रशासन मन्त्रालय तपाईँ आउनुभन्दा अगाडि यति चर्चामा कहिले थिएन होला है? तपाईँ त यत्रो समयदेखि चाहिँ 3 दशकदेखि राजनीति गरिरहनु भएको छ। अब सरकारको एउटा चुरो मन्त्रालयको रूपमा सामान्य प्रशासन मन्त्रालय रहेको छ। अब मन्त्रालय कस्तो छ भन्दाखेरि चाहिँ त्यसले के काम गर्छ र आफ्नो कामलाई चाहिँ जिम्मेवारी र जवाबदेहीपूर्वक चाहिँ भइरहेको छ कि छैन भन्ने मात्रै हो। मानिस त सबै मानिसै हुन्छन्, तर मानिसभित्र पनि विशिष्ट हुन्छन् नि। उसको कामको प्रकृति र उसले गर्ने कामको कारणले विशिष्ट हुन्छन्। त्यस कारणले मैले चाहिँ सामान्य प्रशासन मन्त्रालयको सामान्य मन्त्री हुँ र सामान्य कामदेखि, सामान्य काम भनेको सेवामा प्रवेश गर्दाखेरिको शपथ जुन हुन्छ त्यो सामान्य कामदेखि नै मैले कामको सुरुवात गरे। म कतै पढ्दै थिएँ, तपाईँ चाहिँ कोटेश्वरबाट साध्दोबाट जाने बेलामा चाहिँ मन्त्री हुने समाचार भनेर सुन्नुभयो। त्यसभन्दा पछाडि तपाईँलाई धेरैले सामान्य मन्त्री भएको भनेर बधाई दिँदा तपाईँलाई जोक उठेको थियो भनेर, अहिले कस्तो लागिरहेछ? अब सत्य कुरा हो, म चाहिँ नियमित चक्रपथमा चल्ने बसमै म गइरहेको बेलामा मलाई एमालेको अध्यक्ष पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालज्यूले तपाईँ रेडी हुनुहोस् भनेर भन्नुभयो र म चाहिँ कुन मन्त्रालय पनि थाहा थिएन, तर पछि थाहा भयो। पछि थाहा हुँदाखेरि म त प्राविधिक मान्छे, मलाई सामान्य प्रशासन मन्त्रालय दिनुभएको छ, के सोच्नुभयो भनेर भन्दाखेरि मैले फोनमा भन्दाखेरि उहाँले चाहिँ तपाईँले प्रशासनमा पनि अध्ययन गर्नुभएको छ, किनभने मैले प्रशासनमा प्राइभेट तहबाट नै पब्लिक एडमिनिस्ट्रेसनमा डिप्लोमा गरेका हुँ, त्यस कारणले गर्दाखेरि तपाईँले प्रशासन चलाउनुहुन्छ मलाई विश्वास छ, त्यस कारणले नहिचकिचाउनुहोस् भनेर भन्नुभयो। म चाहिँ अगाडि बढेँ। सबभन्दा पहिला तपाईँले शपथबाट सुरु गर्नुभयो भनेर भन्नुभयो, शपथमा के छ? निजामती कर्मचारीहरूका सवालमा शपथमा के छ त्यस्तो व्यवस्था? शपथमा नेपालको संविधान मुताबिक राष्ट्रप्रति समर्पित भएर इमान्दारीपूर्वक काम गर्नेछु भनेर चाहिँ छ नि, सबै संविधानमै लेखेका छन्। एउटा मन्त्रीले शपथ लिँदा के लिने, राष्ट्र सेवक कर्मचारीले शपथ लिँदाखेरि के लेख्ने लिने, शपथको चाहिँ व्यवहार त प्राय एउटै छ नि त, होइन र? अनि सरकारको चाहिँ लोगोमा हेर्नुहुन्छ नि त, जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी, नेपाली जनताले प्रयोग गर्ने नोटमा चाहिँ जननी जन्मभूमिश्च स्वर्गादपि लेखेका छ। आफ्नो देशलाई स्वर्ग नठान्ने, आफ्नो देशलाई स्वर्ग बनाउन नखोज्ने, अनि चाहिँ सपना पनि विपना पनि चाहिँ अन्यत्रै स्वर्ग छ, र अन्यत्रको त्यो स्वर्गमा चाहिँ म चाहिँ रमाउन चाहन्छु भन्ने खोज्ने चाहिँ कसरी नेपाली हुन सक्छ, कसरी राष्ट्र सेवक हुन सक्छ, कसरी शपथ लिएको कुरा चाहिँ प्रति जिम्मेवार छ भनेर हुन सक्छ, कसरी कर्तव्यनिष्ठ छु भनेर हुन सक्छ? अब तपाईँले अहिले जति जुन भनिरहनु भएको छ नि, जसले आफ्नो देशमा आफ्नो देश र जनताका लागि निष्ठापूर्वक काम गर्छु भनेर शपथ लिएका कर्मचारीहरू विदेशमा कतै बस्न पाऊँ भनेर अनुमति पाएका, खोजेका र निवेदन दिएका, यिनीहरूको सङ्ख्या कति छ? अब यिनीहरूको सङ्ख्या कति छ, मैले अनौपचारिक रूपमा मा तपाईँ सञ्चारकर्मीहरूसँगै विभिन्न ठाउँमा छलफल गर्दाखेरि चाहिँ निजामती क्षेत्रमा 1100 जति छ कि भनेर एउटा अनुमान गरिएको हो। अझै त्यो पाएको होइन कि निवेदन दिएका सबै होइन, पाएकाहरूको निवेदन दिनेको सङ्ख्या त कति होला? यो डिबिपिआर चाहिँ ग्रिन कार्ड अथवा रासन कार्ड पाएँ भने म चाहिँ अर्को लोकको अर्को स्वर्गमा चाहिँ म पुगिसकेँ, अब मैले दुःख गर्नु पर्दैन, मेहनत गर्नु पर्दैन भन्ने ठान्ने, रमाउने, अनि पाएपछि भोजभत्तेर गर्ने, अनि नेपाली समाजभन्दा म चाहिँ कति माथि पुगिसकेँ भन्ने ठान्ने, र विदेशमा गइसकेपछि नेपाललाई चाहिँ माया गर्ने होइन सराप्ने, अनि चाहिँ नेपाल फर्किनै नपरोस् भन्ने नै ठान्ने, तर त्यहाँ गएपछि त्यहाँ पनि मेहनत गर्नुपर्छ भनेर धुरु धुरु रुँदै बस्ने, अनि चाहिँ कतिपयको त लास्ट चाहिँ नेपाल ल्याइदिनु पर्ने स्थिति पनि सिर्जना भएको छ। म केही समय पहिला एकजना साथीको छोरा बितेको थियो र उनको लास मै मर्छु यहाँ पुरै परिवार आत्महत्या गर्ने तहमा पुग्न थालिसकेपछि 13 लाख खर्च गरेर लास ल्याउनु परेको थियो, 13 लाख चन्दा उठाएर खर्च गरेर लास ल्याउनु परेको थियो अमेरिकाबाट। त्यस कारणले म चाहन्छु कि हाम्रो नेपाल यति राम्रो छ कि संसारबाट घुम्न आउँछन्, यो स्वर्ग हो, प्रकृतिको वरदान पाएको यो स्वर्ग हो, र यो स्वर्गलाई हामी स्वर्ग बनाउन नलागेर अनि चाहिँ अन्तै स्वर्गमा भौतारिने हो भने हाम्रो दिमाग कहाँ खलबलिए छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। अब तपाईँले यसो भनिरहँदा नि मलाई चाहिँ सोध्न मन लागेको, तपाईँले भन्नुभयो सम्भवतः केही कर्मचारीहरू, निजामती कर्मचारीहरूको सङ्ख्या लगभग 80,000 हारिमा छ, त्यसमा कतिपय कर्मचारीहरूले विदेशमा बस्न पाऊँ भन्ने अनुमतिका लागि भनेर चाहिँ विभिन्न निवेदनहरू दिएका होलान्, तर ग्रिन कार्ड पिआर लिने, विदेश जान खोज्ने, विदेशमै बस्न पाइयोस् भनेर रमाउने नेपालीको सङ्ख्या हेऱ्यो भने त हाम्रो देशमा माया गर्ने मान्छेहरूको त खडेरी पर्ला नि। ग्रिन कार्डको हिसाब, सबै अस्ट्रेलियाको पिआर, क्यानाडाको पिआर, विदेशमा बस्न पाऊँ भनेर लालायित नेपालीको सङ्ख्या कति होला? अनि विदेशमा रुँदै गरेको नेपालीको सङ्ख्या कति छ निकाल्नु भएको छ, कहिले सम्झिनु भएको छ? दिनमा कतिवटा लास आइपुग्छन् एयरपोर्टमा हेर्नुहोस् त, मैले त महिनामा रेन्डमली सरदर रूपमा 72 लास आइपुग्छ, 72 लास आइपुग्छ, तर म चाहिँ मरुभूमिमा पनि युवाहरूले काम गरेर अनि मेहनत र पसिना बगाएर रिमिटेन्स पठाउनेलाई म सेल्युट गर्छु, सेल्युट गरिरहेको छु। अर्थतन्त्रको टनिकको रूपमा त्यो रहेको छ एउटा पार्ट, तर डिबिपिआर ग्रिन कार्ड लिएर नेपालको पैसा विदेश लानेहरू चाहिँ उनीहरू हाम्रो शरीरमा कहिलेकाहीँ किटाणुले पेटमा असर गर्यो भने माथिबाट जतिसुकै टनिक दियो भने पनि पखाला लागेर अनि सुकेनास लाग्छ, नेपाललाई सुकेनास पनि लागेको छ। त्यस कारणले गर्दाखेरि डलर आउने होइन डलर जाने गरेको छ, डलर जाने गरेको छ। त्यस कारणले मैले मुलुकलाई चाहिँ स्वस्थ बनाउनको निम्ति र निजामती प्रशासनलाई जनताप्रति जिम्मेवार बनाउनको निम्ति, अनुशासित बनाउनको निम्ति, राष्ट्रप्रति समर्पित बनाउनको निम्ति, कर्तव्यनिष्ठ बनाउनको निम्ति चाहिँ मैले चाहिँ यो निजामती सेवा ऐनमा चौथो संशोधन गर्न आवश्यक ठानेर अहिले चौथो संशोधनको प्रस्ताव अगाडि बढेको छ। अब त्यो प्रस्तावले अहिले तपाईँले भनेका कुराहरूलाई चाहिँ टुङ्गाउनका लागि के काम गर्छ, के छ त्यो प्रस्तावमा? निजामती सेवा ऐनको चौथो संशोधनमा मूल रूपमा डिबी, ग्रिन कार्ड, पिआर, राशन कार्ड अथवा अरू कुनै कुरा चाहिँ लिन नपाइने भन्ने व्यवस्था गरेका छ। भन्छ निजामती कर्मचारीले लिन पाउँदैन, सरकारी कर्मचारीले? निजामती कर्मचारी भन्नाले सरकारी कर्मचारीले लिन पाउँदैन। लिएमा अहिले उता छोड्नुस् भनेर छोड्नको निम्ति समय दिइएको छ। छोड्नु भएन भने बर्खास्तकीको पनि समय तालिका नै छ र बर्खास्तकी गरिसकेपछि पाउने सुविधा भनेको उहाँहरूले आफूले जम्मा गरेको सञ्चय कोष र बिमा बापतको रकम बाहेक केही पनि नपाउने र सामान्य भाषामा भन्नु पर्दा जसले डिबी, ग्रिन कार्ड, पिआर लिएर राष्ट्र सेवा गरेका छन् अब भविष्यमा जनताको मेहनत पसिनाबाट उठेको ट्याक्सबाट एक रुपैयाँ पनि पाउने छैन। भनेपछि जो जसले लिएका छन् उनीहरूले कि त फिर्ता लिनु पर्यो केही समयावधिभित्र, फिर्ता लिएनन् भने उनीहरूलाई बर्खास्ती गरेर सञ्चय कोष पाएको अरू कुनै पनि सुविधा नपाउने व्यवस्था आउने भयो। सञ्चय कोष र बिमा बापतको रकम बाहेक केही पनि पाउनुहुन्न। निवेदन दिएकाहरूको हकमा? निवेदन दिएकाहरूको हकमा उहाँहरूले पनि निवेदन त्यही समयभित्र 60 दिनभित्र क्यान्सलेसन गराइसक्नुपर्छ। यदि नपाए पनि निवेदन क्यान्सल गराउनु भएन, निवेदन मात्रै दिएको रहेछ भने पनि उहाँहरू जागिर खान सक्नुहुन्न, क्यान्सल गराइसक्नुपर्छ। र यसलाई सामान्य रूपमा बुझ्दाखेरि पनि नेपालमा नागरिकता लिनको निम्ति कोही पनि विदेशीले नेपालको सबै प्रक्रिया पुरा गर्नुपर्छ, कति टाइम लाग्छ भने नि त्यो अलग कुरा हो। तर के हो भने पहिलो शर्त नै छ कि आफू जुन देशको हो त्यो देशको त्याग्नुपर्छ। परिवारको सदस्यको हकमा नि के व्यवस्था हुँदैछ भनेर भन्ने सुनिन्थ्यो, के परिवारको सदस्यको हकमा? जसरी कि पेन्सन लिनको निम्ति पेन्सनमाथि अधिकार हुन्छ भने यो डिबिपिआर ग्रिन कार्डको जो पेन्सनका अधिकारी छन् तिनीहरूले लिन पाउने छैन, कि त म पेन्सनको अधिकारी होइन भने कानुनी रूपमा चाहिँ भन्नु पर्यो। हस्, हामीसँग केही श्रोताहरू अघिन्दै पर्खेर बस्नु भएको छ, म उहाँहरूको कुरा लिइहाल्छु। हामीसँग गीता थापा हुनुहुन्छ, नुवाकोटबाट हुनुहुन्छ। गीताजी नमस्कार। नमस्कार, मेरो विचार भनाइ सुधार के छ भनेदेखि, अब आपसमा मैले नेपाल सरकारमा धेरै सजगता जनाएर विभिन्न व्यक्तित्वहरूसँग कुरा गरेँ, तर चित्तबुझ राख कुनै पनि व्यक्तित्वबाट मैले पाएको थिइनँ, तर आज पाउँछु भन्ने मैले आशा पनि गरेको छु र आज अतिथिहरूलाई पनि सम्मान पनि गर्न चाहन्छु। तपाईँले ग्रिन कार्ड, पिआर, डिबी लगायत विभिन्न माध्यमबाट नेपालको मान्छे विदेशमा गएर बस्ने उतै धन कमाउने तर नेपाललाई घिमल गर्ने भन्ने विचारमा तपाईँले एउटा प्रश्न चिन्ह उठाउनु भएकोमा म पनि एकदमै खुसी छु। तर विभिन्न सरकारहरूले अब मैले पछि हप्तापछि फेरिने जमाना आयो, तर यो सरकारहरूले विभिन्न धन सेवातिर थप्दै लगाएका छन् नि, त्यसमध्येबाट तपाईँ एउटा चाहिँ अब यसको विरोधमा उभिनु भएको रहेछ, यसको लागि म धेरै खुसी पनि चाहन्छु। तपाईँले चुनावै गर्नुभयो भने, नेपाली जनतामा आउनुभयो भने त तपाईँले तपाईँको विचारमा नै बहुमत आउने सम्भावना देखिन्छ, होइन? अब के तपाईँ एउटाले मात्र यो देशको लागि, अब अरू विभिन्न जनताहरूले, जनता त नभनौँ अब जनताकै छोराछोरी हुन अब सरकारमा गएको पनि त्यो सरकारहरूले विभिन्न सेवा उपलब्ध गराइरहेपछि तपाईँले गर्दा नै यो रोकथाम हुन सक्छ। हस्, धन्यवाद। गीता थापा नुवाकोटबाट हुनुहुन्थ्यो। म के अरू श्रोताहरूको पनि कुरा लिइहाल्छु। हामीसँग दीर्घ समीरजी हुनुहुन्छ, काभ्रेबाट हुनुहुन्छ, काभ्रे पलाञ्चोकबाट। दीर्घजी नमस्कार। हजुर नमस्कार। हजुर दीर्घजी भन्नुहोस्। मन्त्रीज्यूलाई मेरो नमस्कार। नमस्ते मन्त्रीज्यू। तपाईँले जुन अभियान लिनुभएको छ यसमा जनताको पूर्ण रूपमा चाहिँ साथ र समर्थन छ। हरेक मन्त्री परिषदमा एकजना व्यक्ति चाहिँ सच्चा र इमान्दार हुँदो रहेछन् भन्ने कुरो पनि प्रुफ हुँदै आएको छ। यति हुँदा हुँदै पनि तपाईँको पार्टी लिडरले चाहिँ तपाईँलाई चाहिँ यो हाम्रा कर्मचारीहरू पनि हाम्रा पार्टीका कर्मचारीहरू पनि पर्छन् त्यसकारण यो अभियानलाई रोक्नुपर्छ भनेर चाहिँ दबाब दियो भने त्यो दबाबलाई चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ लिनुहुन्छ र कुन रूपमा चाहिँ तपाईँ कार्यान्वयनमा जानुहुन्छ यही प्रश्न छ। हस् धन्यवाद दीर्घ समीरजी काभ्रे पलाञ्चोकबाट। म त्यसमा आउँछु। हामीसँग प्रहलाद गिरी हुनुहुन्छ, गोर्खाबाट हुनुहुन्छ। प्रहलादजी नमस्कार। नमस्कार हजुर। हजुर भन्नुहोस्। मेरो विचार भनेको अब मन्त्रीजीलाई नमस्कार है। नमस्ते। मेरो विचार भन्दाखेरि के भने सरकारी कर्मचारीलाई अब ग्रिन कार्ड लिएर विदेशमा अब यता नगरेसम्म निवेदन नहालेसम्म हरेकसम्म कारवाही गर्छु र कारवाही गर्छु भन्नुभएको छ कहिलेसम्म र अनि कस्तो खालको कारवाही गर्नुहुन्छ? हस् हस् धन्यवाद। त्यसमा हामी आउँछौँ। प्रहलाद गिरी गोर्खाबाट हुनुहुन्थ्यो, विपिन कुमार हुनुहुन्छ म्याग्दीबाट हुनुहुन्छ। विपिनजी नमस्कार। नमस्कार अतिथिज्यूलाई पनि मेरो नमस्कार है। नमस्ते। राज म साह्रै खुसी छु तपाईँसँग म प्रश्न गर्न पाएँ र तपाईँले गर्न लागेको कार्य एकदम राम्रो छ है। तर तपाईँ गर्न लागेको काम त राम्रो छ तर कर्मचारीहरूको नजरमा त अलिकति नराम्रो त तपाईँ भइसक्नु भएको छ। तर मेरो विचारमा तपाईँले गर्न लागेको काम त एकदम राम्रो काम हो। तर अब जति हाम्रो तपाईँको कति भन्नुभयो 3,000 कि 4,000 कति कर्मचारी छन् के सबैमाथि कारवाही हुन्छ त? र यदि तपाईँले कारवाही गर्न सक्नु भएन भने पछि त त्यो नराम्रो सङ्घर्षमा तपाईँ जानुहुन्छ र जनताले नि भन्छन् हाई फाई मात्र भयो, फेमस मात्र उहाँ हुनुभयो, केही गरेर जान सक्नु भएन। र बाई चान्स तपाईँले यो सक्सेस भइसक्नु भयो भने र सक्सेस हुन सफल हुनुभयो भने र आउँदो बाई चान्स हाम्रो सरकार फेरियो भने र त्यो ठाउँमा चाहिँ अर्को मन्त्री आउँदाखेरि त्यसले यो कामलाई निरन्तरता दिन्छ कि दिन्न भन्ने प्रश्न थियो है। विपिन कुमारजी म्याग्दीबाट हुनुहुन्थ्यो, पालै पालो छिचोल्दै जाउँ। सबभन्दा पहिला मलाई सोध्न मन लागेको तपाईँले एक्लै गरेर हुन्छ र भनेर गीता थापाले सोध्नुभयो, तपाईँ एक्लै हुनुहुन्छ यो सम्पूर्ण अभियानमा तपाईँका पछाडि कति मान्छे रहेछन्? अब मैले यो अभियानको सन्दर्भमा विरोधको सामना गर्नु, असहयोगको सामना गर्नु स्वाभाविक कुरा हो। तर म एक्लै छैन, नेपाली जनता मेरो साथमा छ, सरकार अहिले साथमा छ, जनताका प्रतिनिधि मेरो साथमा छ, मैले विश्वास गरेको छु। प्रश्न उठ्नु र प्रश्नको जवाब मैले दिनु स्वाभाविक कुरा हो, प्रश्नै उठाउनु पाइँदैन भने होइन। अर्को कुरा, यो काम मैले नगरे कसले गर्छ? नेपाल मैले नबनाए अरू कसले बनाउँछ भन्ने प्रत्येक नेपालीमा चाहिँ भावना सिर्जना भयो भने स्वर्ग खोज्न अन्त जानु पर्दैन र मरेपछि पाइने स्वर्गमा मलाई विश्वास छैन। म बाँचुन्जेल नै मैले आफूले बनाएको स्वर्गको उपभोग मैले गर्नुपर्छ भने भावनाको विकास हुनुपर्छ भने मेरो मान्यता एउटा हो। अर्कोतिर दबाबको सामना गर्नुहुन्छ या के गर्नुहुन्छ? मैले गलत गरेका छु भने राजनीतिक पार्टीले मलाई समर्थन गर्ने थिएन, मलाई निष्कासन गर्ने थिए। मैले गलत गरेको रहेछु भने सरकारमा बाट चाहिँ मैले हट्नुपर्ने हुन्थ्यो। मैले गलत गरेको छैन, सहानुभूति र समर्थन सबै क्षेत्रबाट म पाएको छु र सम्भवतः म यही कार्यक्रम पश्चात अहिले क्याबिनेट मन्त्री परिषदमा जाँदैछु र आजै सम्भवतः यो प्रस्ताव चाहिँ अगाडि बढ्छ भन्ने म विश्वास दिलाउन चाहन्छु। अर्को कुरा के हो भन्दाखेरि कारवाही कहिलेसम्म हुने भन्दाखेरि मैले के भनेको छु भने ऐनमा केही कमजोरी थिए, त्यसको कारण दुरुपयोग गरेर डिबिपिआर ग्रिन कार्ड लिएका हुन्। म त्यो कमजोरीलाई हटाइदिँदैछु र ऐन राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएको मितिले अन्तिम 5 महिनाभित्र डिबिपिआर लिएका कोही पनि राष्ट्र सेवक निजामती कर्मचारी रहने छैन। तर मेरो चाहना, म त प्रस्ताव अध्यादेशको रूपमा गरेका छु, यदि अध्यादेशकै रूपमा गयो भने, पारित भयो र कार्यान्वयन भयो भने, भयो भने दसैँमा कोही पनि राष्ट्र सेवकले डिभिपिआर ग्रिन कार्ड लिए र त्यसबाट कमाएको पैसाले चाहिँ टिका लाएर खुसियाली मनाउने छैन। अर्कोतिर मैले चाहिँ भविष्यको मन्त्रीले के गर्छ मलाई थाहा छैन, विगतमा कसले के गरे मलाई थाहा छैन, तर मैले आफूले आइसकेपछि यसलाई ऐनमा नै संशोधन गरेर राखिदिएपछि नेपालको संविधान, नेपालको का विभिन्न ऐनहरूको पालना चाहिँ गर्नु मन्त्रीको पनि कर्तव्य हुने भएकोले गर्दा यो एक दिन दुई दिनको लागि होइन, यो निरन्तरको निम्ति हो र राष्ट्र निर्माणमा सकारात्मक सन्देश र सकारात्मक दिशा हो, यसले पक्रिएको छ, पक्रिन्छ भने मलाई पूर्ण विश्वास छ। हामीलाई केही फेसबुक ट्विटरतिर पनि केही विचारहरू आएका छन्, केही प्रतिनिधिमूलक विचार मैले लिन्छु। विपना पुमा राईजी लेख्नुहुन्छ, यो तरिका मलाई राम्रो लाग्यो तर जुन जोगी आए पनि कानै चिरेको भने जस्तो मात्र त हुने होइन। हाम्रो देशमा जुन मन्त्रीले पनि आफू चर्चामा आउनको लागि यस्तो आइडिया ल्याउनुहुन्छ तर पुरा गर्नुहुन्न, दुई चार महिनापछि कुरा पुरै सेलाउँछ, तपाईँको काम कहिलेसम्म हुन्छ भनेर भन्नुहुन्छ। मैले अहिले भर्खरै जवाब दिइसकेको छु, त्यस कारणले गर्दा म छिट्टै यसलाई ऐनमा संशोधन गरेर अगाडि बढ्दैछु। हामी अर्जुन खतिवडाजी लेख्नुहुन्छ, निजामती तानाशाही प्रवृत्तिको विरुद्ध पनि बोल्नुहोस्, अनेक बहानामा काम नगर्ने, भ्रष्टाचार गर्ने, काम नगर्ने भ्रष्टाचार गर्नेहरूलाई हटाउने कामलाई पहिलो प्राथमिकता दिनु पर्यो नि। मैले यही चौथो संशोधनभित्र कार्यालय समयमा काम नगर्ने, टोपी चाहिँ टेबुलमा, कोट कुर्सीमा राखेर अनि लोकसेवा आयोगको तयारी क्लासमा जाने, बोर्डिङ स्कुल पढाउन जाने वा कन्सल्टेन्सी चलाउन जाने, प्लस टू पढाउन जाने अथवा आइएनजिओ एनजिओमा काम गर्न जानेहरू अब यो प्रस्तावित ऐनबाट स्वतः बर्खास्त हुनेछन्। त्यस कारणले गर्दाखेरि अब आफ्नो जिम्मेवारी दिइएको काम बाहेक अरू काम गर्न पाउने छैन। यदि गरेको खण्डमा सामान्य स्पष्टीकरण सोधेर जुन झारा टार्ने प्रवृत्ति थियो त्यो समाप्त हुँदैछ र अब चाहिँ बर्खास्तकीकै प्रक्रियामा जाने भएकोले गर्दाखेरि आफ्नो सेवा रोज्ने या अन्य लाभको काम गर्ने, यदि कसैलाई व्यापार गर्न मन लाग्छ, आइएनजिओमा जान मन लाग्छ, बोर्डिङ स्कुल चलाउन मन लाग्छ, क्याम्पस चलाउन मन लाग्छ, कन्सल्टेन्सीहरू चलाउन मन लाग्छ भने सेवा छोडिदिए भइगयो नि। अहिले नयाँ जागरुक युवाहरूले आएर काम गर्छन्। लालबहादुर पण्डितजी, जस्तो अहिले तपाईँले भन्नुभयो नि, सरकारी कर्मचारी हुँदाहुँदै गैर सरकारी संस्थाहरू अथवा अन्य कुनै निकायहरू, निजी संस्थाहरूमा चाहिँ विभिन्न नाममा, करारमा अथवा केही समयका लागि भनेर जागिर खाने व्यवस्था, त्यो त पहिला पनि कानुनले दिएको थिएन नि। पहिला कानुनमा अलिकति के थियो भने स्वीकृति लिएर चाहिँ गर्न पाउने भनेर लेखिदिया रहेछ, अनि काम गर्न जाने अप्ठ्यारो पर्यो भने एउटा निवेदन दिइदिने, अनि चाहिँ निवेदनबाट चाहिँ आफूभन्दा एक तह माथिकोले स्वीकृति दिएको बनाइदिने भने चोर बाटो चाहिँ प्रयोग गरेको हो र आफ्नो अधिकारीलाई प्रभावित बनाएर यो काम गर्ने गरेकोले गर्दाखेरि त्यो बाटो नै बन्द गरिदिन लागेको। अब स्वीकृति दिन पनि पाइँदैन, लिन पनि पाइँदैन, भन्छ स्वीकृतिको अर्थ रहेन रहेन रहेन त्यस्ता त अझै धेरै होला, त्यस्ता कति होला? अब त्यसको त अनुमानै गर्न गाह्रो छ। भोलि कर्मचारी प्रशासन खाली भयो भने फेरि हामीले सुविधा कहाँबाट लिने, त्यो पनि समस्या होला। होइन, कर्मचारी प्रशासन खाली हुँदैन, किन भन्दाखेरि अहिले एउटा राम्रो पदको निम्ति चाहिँ विज्ञापन खुल्यो भने 10,000-12,000 युवाहरूले आवेदन दिइरहेका छन्। यहाँ योग्य भन्दा योग्य व्यक्तिको कमी होइन, युवा शक्तिको कमी होइन, शैक्षिक जनशक्तिको कमी होइन। त्यसै कारणले गर्दाखेरि मैले त अझै भनेको छु, कुनै पनि अन्तर्राष्ट्रिय त्यो जगतलाई, कुनै पनि पनि अन्य देशको सरकारलाई वर्किङ भिसामा चाहिँ योग्य भन्दा योग्य व्यक्ति चाहिँ लान सक्छ, तर त्यहीँ लगेर अनि नागरिकता डिभिपिआर ग्रिन कार्ड यस्ता दिएको कुराप्रति मेरो चाहिँ आपत्ति हो, विरोध हो। के कर्मचारी संगठनहरूले चाहिँ विरोध जनाए भनेर चाहिँ सार्वजनिक सञ्चार माध्यमहरूमा आए? अब सुन्न, मैले पनि सुनेको छु, किन विरोध गरे मलाई थाहा छैन। नेपाललाई माया गर्ने मन छ कि छैन त्यो उहाँहरूलाई नै प्रश्न सोध्नुहोस्। किन विरोध गर्नुभयो भनेर म सोध्दाकै लागि अहिले हामीसँग सुबोध देवकोटाजी सम्पर्कमा हुनुहुन्छ, उहाँ नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अध्यक्ष हुनुहुन्छ। सुबोधजी, नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। धन्यवाद। नेपाल निजामती कर्मचारी युनियनको हस् नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुबोध देवकोटा। सुबोधजी, अब लालबाबु पण्डितजीले चाहिँ हामीले कति समाचारमा पढ्यौँ, सात कर्मचारी सङ्गठनहरूले चाहिँ अहिलेको यो संशोधन प्रस्तावको विपक्षमा केही बोल्नुभयो भनेर आएका थिए, अलिकति कुरा प्रस्ताइदिनुहोस् न खास कुरा। यो सातवटाले बोल्दाखेरि हामी त्यसमा छैनौँ, हजुर, हामी छुट्टै छौँ, हजुर, हामीले त्यो सातवटा ट्रेडियन बिचमा हामी छैनौँ। हामी सबभन्दा पुरानो ठुलो सङ्गठन हो, भर्खरै हामीले राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर आएको छौँ, र त्यसमा पनि यो डिबी सम्बन्धीहरू माइग्रेसन सम्बन्धी विषयहरू उत्थान भएका थिए, र यसमा हाम्रो स्पष्ट धारणा छ। हेर्नुहोस्, कानुन नबनाइकन कसैलाई कारवाही गर्न पाइन्न, र अहिले जुन मन्त्रीजीको भाषणहरू आइरहेछ विभिन्न सञ्चार माध्यमबाट विभिन्न फ्लोरहरूबाट आइरहेछ, यो वास्तवमा यसो सुन्दाखेरि चाहिँ कानुन बनाएर चाहिँ कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्नेमा खालि यो भाषण शैलीबाट अनि अन्य प्रक्रियाहरू प्रयोग गरेर चाहिँ म कारवाही गर्छु, राष्ट्रद्रोह भन्छु, चाहिँ यी मान्छेहरू चाहिँ व्यक्ति ठिक होइनन् भनेर जुन कुरा आएको छ, राष्ट्रद्रोह भन्ने अधिकार वास्तवमा कुनै मन्त्रीलाई छैन। नेपालमा को संविधानले राष्ट्रद्रोह गर्ने राष्ट्रको परिभाषाहरू अन्तरिम संविधानमा दिएको छ, त्यो परिभाषा अनुसार कोही व्यक्ति राष्ट्रद्रोह गर्छ, राष्ट्रलाई अप्ठ्यारो पर्ने कामहरू गर्छ भने ती राष्ट्रद्रोहीको रूपमा चाहिँ प्रख्यात हुन्छन् अथवा राष्ट्रद्रोहीको रूपमा घोषणा गर्ने परम्परा छ, कानुनले दिएको छ, र अनावश्यक रूपमा एउटा नेपालका नागरिक अथवा कर्मचारीलाई चाहिँ अनावश्यक रूपमा चाहिँ फोकस गरेर चाहिँ म ऊ गर्छु राष्ट्रको माया भन्ने व्यक्ति, राष्ट्रको माया सबैलाई छ। संसारभरिमा माइग्रेसन भने कस्तो सिस्टम हो भने संसारभरिमा माइग्रेसन भन्ने सत्ताले कहिले रोकेको छैन, रोकिएको छैन, किनभने माइग्रेसनको कारणले गर्दाखेरि हिन्दू कुशको सभ्यता नेपालमा आएको छ। सुन्नु न सुबोधजी, पालेपाले छिचोल्दै जाउँ, त्यसै गरी गर्दा सजिलो होला यसलाई। सबभन्दा पहिला तपाईँ बताउनुहोस्, अहिले जुन विधेयक चाहिँ प्रस्ताव गरिएको छ, कुनै पनि सरकारी कर्मचारी सरकारी कर्मचारी रहेकै अवस्थामा विदेशमा बस्नका लागि अनुमति दिने र अनुमति लिएर सरकारी कर्मचारीको रूपमा काम गर्न नपाइने भन्ने व्यवस्था जुन प्रस्ताव गरिएको छ, त्यसमा सुबोध देवकोटा अथवा नेपाल राष्ट्रिय कर्मचारी युनियन पक्षमा छ कि विपक्षमा छ? म तपाईँलाई प्रश्न भन्छु, हेर्नुहोस्, कानुन बनाएर कारवाही गर्ने प्रक्रियामा पक्षमा छौँ हामी, क्लियर कट, हामी यो कुराको पक्षमा छौँ, हामी यो कुराको विरोध गर्दैनौँ, तर कानुन बनाउनुभन्दा अगाडिको जुन कन्ट्रोभर्सियल कुरा छ, कानुन बनाइसकेपछि त्यो हामीले के बुझेको छौँ भने कानुन बनाइसकेपछि पेन्सन होल्डरहरूलाई आजभन्दा 20 वर्ष अगाडि नै रिटायर भएर यहाँ छोराछोरी कोही पनि छैनन्, उनीहरू अमेरिकामा छन्, अब छोराछोरी अमेरिकामा बसे, अमेरिकामा छोराछोरी भएको कारणले गर्दाखेरि चाहिँ बाउ आमा पनि अमेरिकातिर गएर बस्थे, र त्यो कारणले गर्दाखेरि पेन्सनहरूले पनि प्रभावित गर्ने जुन प्रावधान आएको छ त्यो जायज होइन, यसको चाहिँ हामी विपक्षमा छौँ। त्यसैले यो ऐन जुन प्रस्ताव गरिएको छछ त्यो ऐनलाई आंशिक रूपमा संशोधन गरेर मात्र संसदले पास गर्नुपर्छ। अर्को एउटा प्रश्न मैले सुबोधजी सोधिहालेँ, त्यसपछि म मन्त्रीजीकोमा आउँछु, फेरि म तपाईँलाई एकचोटि बोल्ने मौका पनि दिन्छु। अर्को अहिले जुन कुराहरू उठाइएको छ, कुनै पनि सरकारी कर्मचारी भइरहेको अवस्थामा अफिस समयभित्र हजुर कुनै पनि कन्सल्टेन्सी, कुनै पनि निजी कम्पनी अथवा कुनै पनि गैर सरकारी संस्थामा चाहिँ काम गर्ने नपाउने भन्ने जुन व्यवस्था प्रस्ताव गर्नको लागि छ भनेर अघि मन्त्रीजीले भन्दै हुनुहुन्थ्यो, त्यसको तपाईँहरू पक्षमा हुनुहुन्छ कि पक्षमा हुनुहुन्छ? अहिले मन्त्रीज्यू अहिले भर्खरै उहाँले कुरा उठाउनु भयो नि, जस्तो जुन तरिकाले चाहिँ पेन्सन पाउने सवालमा चाहिँ अमेरिका अथवा कुनै पनि देशको चाहिँ पिआर होल्डरहरूले पेन्सनको चाहिँ हक लिन नपाउने भन्ने कुराको व्यवस्था सबैजनालाई लागू हुन्छ, अब यो नियम बनिसके पछाडिको हकमा लागू हुने हो कि योभन्दा पहिला चाहिँ लिएका मान्छेहरूको हकमा पनि लागू हुने हो? सुबोधजीले सम्भवत अलिक पुरानो हकमै त्यसरी लिएर बसेकाहरूमाथि अन्याय हुन्छ कि भन्ने कुरा जोड्नुभयो। मैले अहिले प्रस्तावित जुन निजामती चौथो संशोधन ऐन छ, मैले सबै व्यवस्थापनहरू ऐन मार्फतै गर्न खोजेको छु, र म चाहिँ ऐन बिनाको चल्ने त्यो जङ्गबहादुरको शैलीको म मन्त्री होइन, म प्रजातान्त्रिक युगको म मन्त्री भएको कारणले नेपालको संविधान नेपालको ऐन नियमलाई नै पक्रेर अगाडि हिँड्छु। जहाँसम्म देशद्रोहको कुरा भन्नुभयो, मैले निजामती राष्ट्र सेवकहरू देशद्रोही हो भनेर कहिले भन्या छैन, तर अमेरिकाका राजदूत मसँग भेट हुँदाखेरि कट्सी भेटमा आउँदाखेरि तपाईँहरूका यस्तो स्थिति हुँदाखेरि के हुन्छ भन्दाखेरि हाम्रो देशमा त यस्तो स्थितिलाई त राष्ट्रद्रोहको रूपमा हेरिन्छ भनिए हो सन्दर्भ। अब जहाँसम्म मैले राष्ट्र सेवकहरूलाई कहीँ पनि विदेशमा रुँदै हिँड्नु नपरोस्, नेपाललाई नेपालमै आउनुहोस् नेपालमै सेवा गर्नुहोस् भनेर भनिरहेछौँ। लिइसकेका डिबिपिआर ग्रिन कार्ड लिइसकेकालाई पनि छोड्नुहोस् भनिरहेछौँ, छोड्नको निम्ति समय दिइरहेका छौँ, निवेदन दिनको निम्ति निवेदन फिर्ता लिनुहोस् भनेर भनिरहेका छौँ। तर मेरो एउटा मान्यता के हो भने नेपाली जनताको मेहनत पसिनाबाट उठेको ट्याक्सबाट चाहिँ विदेशमा गएर चाहिँ विदेशी पूर्ण नागरिकता होस् या आंशिक नागरिकता लिएर बसेकाहरूको निम्ति नेपाली जनताको ट्याक्सको एक रुपियाँ पनि खर्च गर्नु हुँदैन भने मेरो मान्यता। लाल बाबुजी, जस्तो अब यो विधेयक अहिले जसरी प्रस्ताव गरेको छ त्यसै गरी पास भयो भने अहिले त भयो भने एकजना सरकारी कर्मचारी जुन विदेशमा बसे अनुमति लिएर उसले चाहिँ पेन्सन पनि पाकिसकेको छ र ऊ अहिले विदेशमा छ भने उसको बुवा आमा जसले यहाँ पेन्सनको हकदारको रूपमा चाहिँ पैसा लिइरहेका छन् उनीहरूले यो नियम लागू भइसके पछाडिको अवस्थामा पेन्सन पाउँछन् कि पाउँदैन? यदि उसले छोडेनन् भने, यदि उनीहरूले डिबिपिआर ग्रिन कार्ड लिएर कहाँ बसेका छन् छोडेनन् भने एक रुपैयाँ पनि नेपाली जनताको मेहनत पसिना चाहिँ लिने अधिकार उनलाई छैन, दिनु हुँदैन भन्ने मान्यता माग्छु। सुबोधजी, सुबोध देवकोटाजी, तपाईँले जुन आंशिक चाहिँ रूपमा चाहिँ संशोधन गर्नुपर्छ भन्ने कुराको सन्दर्भमा मैले केही प्रश्न मन्त्रीज्यूलाई सोधेँ, तर त्यो चाहिँ यदि उनीहरू अहिले नै कुनै विदेशमा बस्ने अनुमति लिएर नेपालको चाहिँ पेन्सन खान्छन् भने त्यो चाहिँ नमिल्ने कुरा भयो भनेर मन्त्रीज्यूले कुरा जोड्नुभयो। मन्त्रीजीले त भन्नुभयो, मन्त्रीज्यूको भर्सन हो होइन हजुर, तर एउटा राष्ट्र सेवा कर्मचारी 30 वर्ष 35 वर्ष एउटा निजामती सेवामा आफ्नो सम्पूर्ण समय खर्च गरे बापत राज्यले दिने सोसल सेक्युरिटी को आंशिक रूपमा पेन्सनको व्यवस्था गरिएको होइन। ऊ आजभन्दा 20 वर्ष अगाडि निजामती सेवामा रिटायर भइसक्यो, नेपालमा उसको कोही पनि छैन, नेपालमा उसको घर हेरचाह गर्ने व्यक्तिहरू पनि कोही छैनन्, सबै विदेशमा छन्। ऊ विदेशमा जानुभन्दा छैन, यहाँ होम सेन्टर उसको छैन, उसलाई 85 वर्षको उमेरमा राज्यलाई केयरिङ गर्ने हेल्थदेखि लिएर उसको सोसियल कुराहरूमा हेल्थ, उसको एजुकेसन, उसले परि आएको बेलामा केयरिङ गर्ने व्यवस्था अरू विदेशी मुलुकहरू जस्तो नेपालमा छैन, नेपालको अर्थतन्त्र धान्दैन भने उसले के उसको अवस्था कस्तो छ? ऊ नेपाल छोड्ने अवस्था उसको छैन, पेन्सन गर्ने अवस्था, उसले आफ्नो सम्पूर्ण युवा शक्ति गरेको छ र पेन्सनको भरमा उसले केही न केही आफ्नो जीविकोपार्जन गरिरहेछन्। सवाल के हो भनेपछि कुनै पनि कानुन अहिले बनाएर आजभन्दा 30 वर्ष अगाडिको व्यवस्थालाई अहिलेको कानुनले च्यालेन्ज गर्न सक्दैन, त्यो एउटा कानुनको स्पष्ट। जस्तै म निजामती सेवामा प्रवेश गर्दाखेरि उमेर हद मेरो 60 वर्षको कारणले गर्दा होइन, र अहिले 58 वर्षमा आएको छ तर म रिटायर हुने बेलामा म 60कै प्रावधान अनुसारको मैले पेन्सन सुविधाहरू पाउँछु, यो कानुनले भूतप्राय हुँदैन। अर्को कुरा के छ भनेपछि उहाँले पाइँदैन पाइन्छ भन्ने कुरा अहिलेको यो नियम मानौँ होइन, सर्वशक्तिशाली भनेको अहिले संविधान सभा हो, संसद हो, त्यहाँ छलफल हुन्छ, त्यहाँ सरकारवाला सबैलाई बोलाइन्छ, सुभाजी मैले त्यही भएर पनि सुरुमै भनेको थिएँ यो पास भयो भनेर हामी छलफल गर्दैछौँ। पास हुने सम्भावना पटक्कै छैन, म तपाईँलाई प्रष्ट भने, किनभने यो राजनीतिक पार्टीहरूसँग घाँसेको विषय हो, एउटा मन्त्रालय एउटा मन्त्री अथवा सबै सबैको कुरा होइन, र अध्यादेशबाट नल्याइकन म के अरू गर्छु भने अध्यादेशको को पनि गृहकार्य भएको भने बुझिन आएको थियो म के भन्छु, संविधान सर्वशक्तिशाली संविधान सभा हुँदाखेरि त्यहाँ लिएर चाहिँ मन्त्रीज्यूहरूले ल्याउनुपर्छ, अनि त्यहाँ बृहत्तमा छलफल हुन्छ, अनि एउटा कुरा होला नि त्यहाँबाट। हस् धन्यवाद, तपाईँले चाहिँ जुन दुईवटा महत्त्वपूर्ण कुरामा तपाईँहरूको समर्थन छ भनेर पनि भन्नुभयो, त्यो विषयले केही सहमति जुट्ने सम्भावना पनि त छ। हस् धन्यवाद सुभजी, उहाँ सुभ देवकोटा नेपाल राष्ट्रिय कर्मचारी युनियनको अध्यक्ष हुनुहुन्थ्यो। हामीसँग केही श्रोताहरू पर्खेर बस्नु भएको छ, म अर्को कुरा पनि लिइहाल्छु। उत्तम पोखरेल हुनुहुन्छ रूपन्देहीबाट, लामो समय पर्खाएँ, क्षमा माग्छु म। उत्तमजी नमस्कार। उत्तमजीको टेलिफोनमा केही समस्या आयो। हामीसँग टिकाराम घिमिरे हुनुहुन्छ, बुटलबाट हुनुहुन्छ। टिकारामजी नमस्कार। शिव अधिकारी हामीसँग भोजपुरबाट हुनुहुन्छ, शिव अधिकारीजी नमस्ते। टेलिफोनमा समस्या आयो, मैले टेलिफोन लिन सकिनँ। अहिले जुन उहाँले भन्नुभयो नि यो भूतप्रवाही कानुनको सवाल, मैले अहिले पनि तपाईँलाई सोध्न खोजेको चाहिँ यो पेन्सन लिनेको हकमा अब नयाँ पेन्सन लिने होइन कि तपाईँले भन्नुभयो, पुरानै पेन्सन लिइरहेका छन् भने पनि उनीहरूले विदेशको अनुमति, विदेशमा बस्ने अनुमति चाहिँ त्याग्नुपर्छ भनेर अहिले प्रस्ताव गरेको कुरोको मर्म चाहिँ त्यहाँनिर छ भनेर भन्नुभयो होइन? मैले चाहिँ ऐनका रूपमा, अध्यादेशको रूपमा अहिले प्रस्तुत गरेका छु, तर म एकजना मन्त्री हुँ, मेरो एउटा विचार छ, त्यो विचार क्याबिनेटको विचार बन्यो भने क्याबिनेटको हुन्छ, त्यसपछि जनताका प्रतिनिधिहरूद्वारा चाहिँ त्यो अनुमोदित भएपछि त्यो कानुन बन्छ, कानुन बन्छ। त्यस कारणले मैले अहिले मेरो विचार भनिरहेको छु, कानुनी व्यवस्थापन पारित भएपछि त्यही, जे पारित हुन्छ त्यही अनुसार लागू हुन्छ। अब मैले तपाईँलाई सोधेँ भने, जस्तो तपाईँ यता सरकारी कर्मचारीहरूलाई चाहिँ पिआर ग्रिन कार्डको कुरा गर्दै हुनुहुन्छ, हामीले यसो चाहिँ समाचारहरूमा हल्ला सुन्दाखेरि त मन्त्री परिषदमै केही मन्त्रीहरू चाहिँ ग्रिन कार्ड पिआर होल्डरै हुनुहुन्छ अरे भन्ने गाई गई पनि सुनियो, त्यतातिर नै अध्ययन गर्न भ्याउनु भएको छ कि त्यो तपाईँको कार्यक्षेत्रभित्र पर्दैन? अहिले मेरो कार्यक्षेत्रभित्र पर्दैन, तर के हो भने म एउटा राष्ट्रको मन्त्री पनि हुँ, त्यसै कारणले गर्दाखेरि तपाईँ सञ्चारकर्मीहरूले अथवा कुनै नेपाली नागरिकले अथवा कसैले कुनै मन्त्रीहरूको बारेमा प्रमाण ल्याइदिनुभयो भने म क्याबिनेटमा छलफलको निम्ति राखिदिन्छु। ए भन्छ त्यो प्रमाण अहिले आइपिएजै छैन हातमा? मसँग प्रमाण भएको भए क्याबिनेटमा आइसक्थ्यो। अब तपाईँको विचारमा नि, तपाईँले जुन कर्मचारी प्रशासनहरूको चाहिँ यो विषयलाई छलफल गर्नुभयो, केही अन्तर्राष्ट्रिय मानवाधिकारको सिद्धान्त अथवा अघि हाम्रो सुबोधजीले कुरा जोड्दै हुनुहुन्थ्यो, देशमा एउटा चाहिँ तपाईँको एकअर्का बसाई सराई गर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने, नागरिकता त्यागेर अर्को नागरिकता लिने, समानका अधिकार भनेका अन्तर्राष्ट्रिय सिद्धान्तमा पर्छन् भनेर कुराहरू उठिरहेछन्। मलाई निवेदिता बरालजीले हामीलाई फेसबुकमा लेख्नु भएको छ, यो अभियानको तुक के, देशले के पाउँछ यो अभियान सफल भएमा? ग्रिन कार्ड र पिआर भनेको नागरिकता त होइन, नागरिकता भए पो कारवाही गर्नु पर्यो, नत्र किन कारवाही गर्नु पर्यो भनेर पनि। ग्रिन कार्ड पिआर डिबी यो भनेको नागरिकताकै प्रोसेस हो, नागरिकता होइन भनेर भन्नुहुन्छ भने पूर्ण नागरिकता होइन, तर नागरिकता पूर्ण नागरिकता पाउने चाहिँ बाटोमा हिँडेको हो, नेपालको नागरिकता त्याग्ने बाटोमा हिँडेकै हो। किन भन्दाखेरि हामी बहुराष्ट्रिय मान्यतामा छैनौँ, नेपाल सरकार, नेपालको संविधानले बहुराष्ट्रियतालाई मान्यता दिँदैन, नेपालको एउटै व्यक्तिले पनि दुईटा नागरिकता लियो भने ऊ कारबाहीमा पर्छ, भने दुई देशको नागरिकता लियो भने कसरी रे ऊ कारबाहीमा नपर्ने हुन्छ? त्यसकारण त्यो एउटा पाटो हो। अब जहाँसम्म अन्तर्राष्ट्रिय रूपमा माइग्रेसनको कुरा छ नि, इच्छा छ नि त, इच्छा छ, म जापानमा बस्छु नेपालको तलब खाउँ भने इच्छा गरेर हुन्छ? त्यो माइग्रेसनको कुनै सिद्धान्तमा छ? म अमेरिकामा बसौँ र नेपालको को चाहिँ जागिर खाउँ भने कहाँ कहाँ छ, कुन सिद्धान्तमा, कुन कुन कुरामा लेखेको छ? त्यस कारणले देशमा बस्नु पाउने राइट पनि छ, छोड्ने राइट पनि छ। अब त्यसो भनिरहँदा त तपाईँले सिद्धान्तकै कुरा गर्नुभयो र अहिले तपाईँले नेपालमा चाहिँ दोहोरो नागरिकताको प्रावधान छैन र पिआर ग्रिन कार्डलाई पनि नागरिकता लिने प्रक्रियासँगै जोडेर हेर्ने हो भने त अहिले पाँच छ वर्षमा कतिजनाले ग्रिन कार्ड अप्लाई गरे, निवेदन दिए, ती सबैलाई कारवाही गर्नतिर लाग्नु पर्यो? म चाहिँ अहिले सामान्य प्रशासन मन्त्री हुँ, म अहिले गृहमन्त्री होइन, यो गृहमन्त्री यदि म गृहमन्त्री भएको भए निजामती सेवा ऐन चाहिँ चौथो संशोधन गर्नै पर्ने थिएन, तर म सामान्य प्रशासन मन्त्री हुँ, त्यस कारण यो प्रश्न गृहमन्त्रीजूसँग सोध्नु होला। तर प्रश्न उठ्छ, प्रश्न उठ्छ कि डबल नागरिकताको नागरिकता ऐन आकर्षित हुन्छ कि हुँदैन। अझै नागरिकता ऐन आकर्षित गर्दै लाने हो भने यो त नेपालको जासुसी ऐन पनि आकर्षित हुन्छ, जासुसी ऐन पनि आकर्षित हुन्छ, किनभने विभिन्न देशको आफ्नो नागरिकता दिने भनेको के हुन्छ भने राष्ट्रिय स्वार्थलाई हेरेर नागरिकता दिइन्छ। अन्तर्राष्ट्रिय स्वार्थलाई हेरेर नागरिकता दिँदैन, कुनै पनि देशमा दिँदैन। हेर्नु होला, हामीले मानार्थ नागरिकता पनि दिने गरेका छौँ, अङ्गीकृत नागरिकता पनि दिने गरेका छौँ, र वंशजको नागरिकता त छँदैछ, त्यो हाम्रो राष्ट्रिय आवश्यकता र राष्ट्रिय स्वार्थलाई हेरेर। तपाईँले यो विषयमा गृहमन्त्रीजीसँग कुरा गर्नुभयो, तपाईँहरूकै पार्टीको हुनुहुन्छ नि, अब क्याबिनेटमै छलफल भएपछि त अब यो चाहिँ प्रश्नको जवाब माग्ने अधिकार म तपाईँ सञ्चारकर्मीहरूलाई नै छोडिदिन्छु नि। हामीसँग केही श्रोताहरू सम्पर्क हुनुहुन्छ, अकल विष्ट हुनुहुन्छ, कञ्चनपुरबाट हुनुहुन्छ। अकलजी नमस्कार। नमस्कार। हजुर अकलजी भन्नुहोस्। हजुर मन्त्रीजीलाई पनि नमस्कार। नमस्ते। जसरी झलनाथ खनालज्यूको प्रधानमन्त्रीमा प्रधानमन्त्री कालमा गोकर्ण विष्टज्यूले चर्चा कमाउनु भएको थियो, त्यसै गरी तपाईँले सुशील कोइराला सरकारको एउटा मन्त्रीले इज्जत जोगाउनु होला जस्तो लागेको छ। र म मन्त्रीजीलाई दुईवटा प्रश्न सोध्छु, एउटा चाहिँ सेना पुलिस अनि यो प्रोफेसर डक्टरहरू सबैलाई लागू हुन्छ कि यो डिबी अनि पिआर ग्रिन कार्ड? र अर्को प्रश्न हजुरलाई के छ भने जुन तपाईँले यो कदम उठाउनु भएको छ, तपाईँ जसरी नरहरी आचार्य मन्त्रीज्यू जसरी न्यायाधीश नियुक्तिमा चुक्नुभयो, कतै तपाईँ यो कुरामा पनि चुक्नु त हुन्न भन्ने मेरो प्रश्न छ। हस् अकल विष्टजी कञ्चनपुरबाट मैले सोधि नै हालेँ। म यो विषयमा चुक्दिनँ, मैले चौथो संशोधन प्रस्तुत गरिसकेको छु एउटा पाटो। अहिले म सामान्य प्रशासन मन्त्री, यो निजामती राष्ट्र सेवकहरूको सन्दर्भमा मैले चाहिँ ऐन ल्याएको छु, र यो बिस्तारै सम्पूर्ण राष्ट्र सेवकहरूको निम्ति थप व्यवस्थापन गरेर लागू हुन्छ। यो कुनै पनि एकजना राष्ट्र सेवकहरू जसले जनताको मेहनत पसिनाबाट तलब सुविधा लिन्छन् ती सबैको निम्ति लागू हुने गरिकन व्यवस्थापन हुन्छ, यति विश्वास गर्नुहोस्। र यो चर्चा कमाउनको निम्ति होइन, यो नेपाल बनाउनकै निम्ति हो, जनतालाई सेवा प्रभावित गराउनकै निम्ति हो, र नेपाललाई नै स्वर्ग बनाउन चाहन्छु, जनताको चाहना र भावना पनि यही हो भने मलाई विश्वास छ। हामी सर टङ्क सिंह हुनुहुन्छ, बाजुराबाट हुनुहुन्छ। टङ्कजी नमस्कार। नमस्कार। हजुर टङ्कजी भन्नुहोस्। सर्वप्रथम मन्त्रीज्यूलाई नमस्कार गरे। नमस्ते। निजामती कर्मचारीकोहरूको अनियमितता अन्त्यका निमित्त साह्रै राम्रो कदम उठाउनु भयो, यसका लागि धन्यवाद मन्त्रीज्यू। तर समस्या के हो भने भोलि अहिले जसले आफ्नो सरकारमा मान्छे छन्, जसको माथि मान्छे छ, उसले चाहिँ त्यस्तो सुविधा पनि लिइरहेका छन्, र जसले त्यो सिको गरे उनीहरूको सिको गरे उनीहरूको पछि लाग्यो, अहिले अरू केही अरू मान्छेले पनि गरे, अरू कर्मचारीले पनि त्यो काम गरे, भोलि अब त्यो विधेयक पास भइसकेपछि फेरि जसको सरकारमा मान्छे छ, राजनीतिक दाउप्रेस छ, राजनीतिक आधारमा ऊ चाहिँ उन्मुक्ति पाउने अथवा उसको कारवाही चाहिँ अलि लोयल हुने, र फेरि सोझो साझो मान्छेलाई अलिक बढी कारवाही हुने, जुन अब यो पूर्व घटना नेपालको पूर्व घटना हो, यस्तो हुने सम्भावना त छैन अथवा त्यस्तोका लागि के सोच्नु भएको छ? टङ्क सिंह जी बाजुराबाट हुनुहुन्थ्यो, हामीसँग ईश्वर भट्टराई सरलाईबाट हुनुहुन्छ। ईश्वरजी नमस्कार, छोटोमा आफ्नो कुरा राखिदिनुहोस्। नमस्कार। नमस्कार हजुर मन्त्रीजी। नमस्कार। नमस्ते मन्त्रीज्यू। तपाईँले अहिले ल्याउनुभएको कार्यक्रम देश जनता राष्ट्रको लागि ठिक छ। नेपालमा उच्च पदमा बसेर तपाईँको के छ यहाँ भ्रष्टाचार गरेर अरब रुपियाँ कमाउने, अनि तपाईँको डिब परेपछि नेपालमा तपाईँको सेवा गर्ने, यहाँ अरब रुपियाँ खरब कमाउने, अनि नेपाललाई आफ्नो धरतीलाई माया नगरेर बाहिर प्लान हुने त्यस्ता कर्मचारी जुन कारवाहीको निम्ति ल्याउनु भएको छ, म एउटा असल नागरिकको नाताले मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। तपाईँ यसमा अडि गर्नुहोस्, यो कार्यक्रम लागू गरेर छाड्नुहोस्। तपाईँलाई केही युनियनका अध्यक्षहरूले केही राजनीतिक दलले दबाब दिएका छन्, त्यो दबाबले तपाईँ पछि नहटोस्। तपाईँको साथमा नेपाली जनता छन्, तपाईँको नेपाली जनता छन्, तपाईँले ल्याएको ऐनको लागि म स्वागत गर्छु, र मन्त्रीको नाताले तपाईँलाई म धन्यवाद दिन चाहन्छु। ईश्वर भट्टराई सरलाईबाट, गगन सवाल लिम्बु तेह्रथुमबाट आजको अन्तिम श्रोता लिएँ मैले। गगनजी नमस्कार। गगनजी रञ्जीको टेलिफोनमा केही समस्या आयो होइन. अब अन्त्यमा तपाईँ त यसै पनि क्याबिनेट जाँदै हुनुहुन्छ, यही प्रस्ताव लिनको लागि मैले अलिकति अगाडि छोडिदिनु पर्छ भनेर भन्नुभएको थियो. तपाईँले अहिले जुन भन्नुभयो नि, आज तपाईँले कर्मचारी प्रशासनभित्र यो नियम जुन ल्याउनु भयो, यो लहरूले तपाईँको चाहिँ सबै शिक्षक, त्यसपछि आएर चाहिँ तपाईँको चाहिँ चिकित्सक, त्यसपछि आएर वकिल लगायत तपाईँको प्रहरी, सेना, सशस्त्र लगायत यो जुन हाम्रो ठुलो संरचना छ, ती सबैलाई चाहिँ त्यो यही नियमभित्र अटाउने दिन पनि आउँछ. अहिले मैले चाहिँ निजामती सेवा ऐनमा चाहिँ संशोधन ल्याएर गर्दैछु र मलाई विश्वास छ कि एक वर्षभित्रमा यो ऐन चाहिँ बनिसकेपछि थप ऐनहरूमा पनि संशोधन गरेर एक वर्षभित्रमा कुनै पनि राष्ट्रिय सेवकहरू चाहिँ ग्रिन कार्ड या अथवा रासन कार्ड लिएर रा चाहिँ रहने छैन र ऐन बनिसकेपछि सम्पूर्ण नेपालीको निम्ति हुन्छ. त्यस कोही एकजना व्यक्तिको लागि हुँदैन, काखा र पाखा गर्ने कुरै भएन. र मैले त अझै जनतालाई, जनताबाट नै अहिले मैले सूचना प्राप्त गरिरहेको छु र ऐनले पनि कुनै पनि ठाउँबाट सूचना प्राप्त भएमा सम्बन्धित अधिकारीले 3 दिनभित्र कारवाहीको प्रक्रिया सुरु गर्नुपर्छ र 3 महिनाभित्रमा अन्तिम निष्कासन गरिसक्नुपर्छ भन्ने प्रावधान सहित म ऐन लगिरहेकोले गर्दा पूर्ण रूपमा चाहिँ मैले चाहिँ राष्ट्र सेवकहरूलाई अनुशासित, मर्यादित, राष्ट्रप्रति समर्पित र सपना विपना पनि नेपालै भने देखाउन चाहन्छु. धन्यवाद. उहाँ हुनुहुन्थ्योस्, धेरै धन्यवाद. हाम्रो प्रशासन मन्त्री लालबाबु पण्डितजीलाई आफ्नो समय दिनुभयो. तपाईँको क्याबिनेटको मिटिङ सफल होस्, शुभकामना. हामीलाई धेरै श्रोताले फोन गर्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद. हामीलाई फेसबुक, ट्विटरमा आफ्नो विचार राख्ने, एसएमएस गर्ने सबै श्रोतालाई म धन्यवाद दिन चाहन्छु. सबैको आवाज दिन सकिनँ, त्यसका लागि क्षमा माग्छु, तर तपाईँको साथ र सहयोग नेपाल चौतारीलाई सधैँ चाहिन्छ. हामी नेपाल चौतारीको अन्त्यतिर आइसक्यौँ. नेपाल चौतारी देशभरिका विभिन्न रेडियोसँग सहकारी गरी एन्टेना फाउन्डेसन नेपाल उत्पादन गर्छ. यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएमबाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ. अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा. तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू.